हजुर प्रेम सर नमस्कार. हेलो नमस्कार. के छ गुल्मीको ताजा स्थिति अपडेट गरिदिनुहुन्छ? गुल्मीको क्षेत्र नम्बर एक खडगपुर गाविसमा बेसै घर ध्वस्त भएका छन् र त्यहाँका मान्छेले एउटा पाल पनि आएका छैन नि. हजुर हजुर. गाविस भनेको परेका छन् होइन, त्यहाँ चाहिँ प्रशासन पुग्न नसकेपछि स्थानीयवासी हिँड्दै फोन गरेका छन्. सडकमा खुल्ला चोरमा बस्ने ठाउँ पनि पाएका छैनन् त्यहाँ. हजुर हजुर. अनि पानी परेको छ भन्ने जान सुन्नमा आउँछ, के छ मान्छेहरूलाई बाहिर बस्नमा डिस्टर्ब भएछ कि? बाहिर चोरमा बस्न पनि पानीको मौसमको कारणले गर्दा चोरमा बस्न पाएका छैनन्, भित्र बस्न त्रास छ होइन. हजुर हजुर. र प्राय हरेक गाविसमा अवस्था त्यही छ, पाटाका कुनामा बसेका छन्. तर पानीले गर्दा पानी परिरहेको हुँदाखेरि त्यसको समस्या पनि परिरहेको छ, बाहिर बस्न पनि समस्या छ होइन. मान्छे चाहिँ त्रासमा छन्, विशेष गरी गुल्मीको खड्गपुर गाविस अत्यन्तै प्रभावित, डेढ सय घर पूर्ण रूपमा ध्वस्त छन्, तर प्रशासन त्यहाँ पुगेको छैन, त्यही समस्या छ यहाँनिर. हजुर हजुर. के छ मानवीय क्षति? अब यहाँ खड्गकोटतर्फ चाहिँ आज हाम्रो उद्धार टोली खटिएको भन्ने जानकारीमा आइपुगेको छ, के छ ताजा अवस्था? भर्खरै मैले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरीसलाई मैले जानकारी गराएको थिएँ. उहाँले यो हजुर हजुर हजुर. त्यति राम्रोसँग चाहिँ बुझिएन हजुरको आवाज. अनि राहत सामग्रीहरू पर्याप्त पुगेको नपुगेको यो विषयमा पनि अलिकति